भयो मेरो जीवनको खाती परी बुढी सारै नै आशा ती सुनको गजुरा ए सुनको गजुरा ए फेरि बिहे गरियो उसकै भार परियो अहिले धोती न टोपी भयो हजुरा जीवनको खाती परी बुढी सारै नै आशा ती सुनको गजुरा ए सुनको गजुरा ए फेरि बिहे गरियो उसकै भार परियो अहिले धोती न टोपी भयो हजुरा अहिले धोती न टोपी भयो हजुरा कुरा पटकै खोल्दिन उस्तै परे एक महिना बोल्दिन सुनको गजुरा ए सुनको गजुरा ए फेरि बिहे गरियो उसकै भार परियो अहिले धोती न टोपी भयो हजुरा पटकै खोल्दिन उस्तै परे एक महिना बोल्दिन सुनको गजुरा ए सुनको गजुरा उसकै भार परियो अहिले धोती न टोपी भयो हजुरा अहिले धोती न टोपी भयो हजुरा किन्छौ तिमी आभार पराले मेरो मन दुनिया साराले सुनको गजुरा सुनको गजुरा ए सुनको गजुरा ए फेरि बिहे गरियो उसकै भार परियो अहिले धोती न टोपी भयो हजुरा मलाई पिर कस्तो छ फेरि पहिला जान्छ कि जस्तो छ सुनको गजुरा ए सुनको गजुरा ए फेरि बिहे गरियो उसकै भार परियो अहिले धोती न टोपी भयो हजुरा अहिले धोती न टोपी भयो हजुरा घरको लागि मलाई सुनको सकेको जिन्दगी जिउँदैछु त्यसकै कारण यो नसा पिउँदै आइछु सुनको गजुरा ए सुनको गजुरा ए फेरि बिहे गरियो उसकै भाडा परियो अहिले धोती न टोपी भयो हजुरा जिन्दगी जिउँदैछु त्यसकै कारण यो नसा पिउँदै आइछु सुनको गजुरा ए सुनको गजुरा ए फेरि बिहे गरियो उसकै भाडा परियो अहिले धोती न टोपी भयो हजुरा अहिले धोती न टोपी भयो हजुरा तिमी देखी